سورة يوسف. بسم الله الرحمن الرحيم. ألف لام را. تلك آيات الكتاب المبين. إنا أنزلناه قرآنا عربيا لعلكم تعقلون. نحن نقص عليك أحسن القصص بما أوحينا إليك هذا القرآن، وإن كنت من قبله لمن الغافلين. الله باجاري مهربان جي نالي سان شروع. الف لام را هي پدھرے کتاب جون آیتوں آہن، بے شک اساں ان کے قرآن عربی بولی وارو کرے نازل کیو تو من امی سمجھو. اے پیغمبر صلی اللہ علیہ وسلم، اسیں تو داہن قرآن میں پہنجی وحی موکلن سان ڈاڈھو چنگو قصو توکھے پڑھی بدھائیوں تھا، اے تو ہن کھاں اگ بے شک بے خبرن ماں ہوئے. إذ قال يوسف لأبيه يا أبت إني رأيت أحد عشر كوكبا والشمس والقمر رأيتهم لي ساجدين. قال يا بني لا تقصص رؤياك على إخوتك فيكيدوا لك كيدا، إن الشيطان للإنسان عدو مبين. وكذلك يجتبيك ربك ويعلمك من تأويل الأحاديث ويتم نعمته عليك وعلى آل يعقوب كما أتمها على أبويك من قبل إبراهيم وإسحاق، إن ربك عليم حكيم. ياد کر جڏهن يوسف پنهنجي پيءُ کي چيو ته اي بابا، मूं यारहं तारा ऐं सिज ऐं चंड ॾिठा، उन्हनि खे ॾिठुमि त मूंखे सजदो था कनि. याकूब चयो त हे मुंहिंजा पुट، पंहिंजो ख़्वाब पंहिंजनि भाइरनि वटि बयान न कज، न त तो लाइ को फंद फेरींदा. बेशक शैतान इंसान जो पधरो वेरी आहे، ऐं अहिड़ी तरह तुंहिंजो पालणहार तोखे सगोरो कंदो، ऐं तोखे ख़्वाबनि जो ताबीर सेखारींदो، ऐं पंहिंजी नेमत तोते ऐं याकूब जे औलाद ते अहिड़ी पूरी कंदो जहिड़ी अॻु तुंहिंजे पीउ ॾाॾे इब्राहिम ऐं इसहाक ते पूरी कयाई، बेशक तुंहिंजो पालणहार ॼाणंदड़ हिकमत वारो आहे. لقد كان في يوسف وإخوته آيات للسائلين. إذ قالوا ليوسف وأخوه أحب إلى أبينا منا ونحن عصبة إن أبانا لفي ضلال مبين. اقتلوا يوسف أو اطرحوه أرضا يخل لكم وجه أبيكم وتكونوا من بعده قوما صالحين. قال قائل منهم لا تقتلوا يوسف وألقوه في غيابة الجب يلتقطه بعض السيارة إن كنتم فاعلين. قالوا يا أبانا ما لك لا تأمنا على يوسف وإنا له لناصحون. أرسله معنا غدا يرتع ويلعب وإنا له لحافظون. قال إني ليحزنني أن تذهبوا به وأخاف أن يأكله الذئب وأنتم عنه غافلون. قالوا لئن أكله الذئب ونحن عصبة إنا إذا لخاسرون. فلما ذهبوا به وأجمعوا أن يجعلوه في غيابة الجب وأوحينا إليه لتنبئنهم بأمرهم هذا وهم لا يشعرون. وجاءوا أباهم عشاء يبكون. قالوا يا أبانا إنا ذهبنا نستبق وتركنا يوسف عند متاعنا فأكله الذئب وما أنت بمؤمن لنا ولو كنا صادقين. وجاءوا على قميصه بدم كذب. قال بل سولت لكم أنفسكم أمرا فصبر جميل والله المستعان على ما تصفون. بے شک یوسف ایں سندس بھائرن جے قصے میں پچھندڑن لائے گھنیوں نشانیوں آہن. جڑے پان میں چیاؤں تو بے شک یوسف ایں سندس سگو بھا بنیامین اساں جے پیو وٹ اساں کھاں ڈاڑھا پیارا آہن. جے تونے کاسیں گھنا جنا ڈاڑھی ٹولی آہن بے شک اساں جو پیو پدھری بھل میں آہے. ہانے گھرجے تو یوسف کے کہو یا کھیس کے ملک میں پھٹی کرے اچو تا اوہاں جے پیو جی مہار اوہاں لائی نرالی تھی ای انہ کم کھاں پوئے امی سدھل تھجو. منجاؤن ہک چوندر چیو تا یوسف کے نہ ماریو ای جے کڑے کی کندر آیو تا خوہ جے ترے میں کھنی اچھلایوس تا کو واٹہڑو کھیس کڈھی ویندو. یعقوب کے چیاؤں تا اے بابا تو کھے چھا تھیو آہی یوسف جے نسبت میں تو کھے اساں تے ہن ہوندے بھی کو بھروسو نتھو تھی جو اسیں سندس خیر خواہ آئیوں. سبانے اساں سا کھیس موکل त खाए ऐं खेॾे ऐं असीं संदसि निगहबान आहियूं। याकूब चयो त अव्हां जो खेसि नियण मूंखे ज़रूर ग़मगीन थो करे ऐं डिॼां थो त मतां खेसि बघड़ खाए ऐं खाओसि अव्हीं बेख़बर हुजो। चयाऊं त असांजे घणनि ॼणनि जी ॾाढी टोलीअ हूंदे बि जेकॾहिं खेसि बघड़ खाधो त असीं उन महिल ज़रूर टोटे वारा हूंदासूं। पोइ जंहिं महिल खेसि नियाऊं त उन खे खूह जे तरे में उछलण जी पक कयाऊं ऐं ॾांहुसि वही कयोसूं त संदन हिन वाके जी खेनि ज़रूर सुध ॾींदे ऐं उहे तोखे न ॼाणंदा। ऐं पंहिंजे पीउ वटि राति जो रोईंदा आया, चयाऊं त ए बाबा, असीं डुकूं पुराण वियासूं ऐं यूसुफ़ खे पंहिंजे सामान ते छॾियोसूं, पोइ उन खे बघड़ खाधो ऐं तोणे असीं सचायूं त बि तूं असां खे विसंदड़ न थींदे। ऐं संदसि पहराण ते कूड़ो रत लाइ आंदाऊं। याकूब चयो त ईअं न आहे, बल्कि अव्हां जे नफ़्सनि अव्हां लाइ उन ठाह खे ठाहियो आहे, तंहिं करे मूंखे चङो सब्र करणु घुर्जे ऐं जेकी अव्हीं बयान कंदा आहियो तंहिं ते अल्लाह खां मदद घुरी वञे थी। سيارة فأرسلوا واردهم فأدلى دلوه قال يا بشرى هذا غلام وأسروه بضاعة والله عليم بما يعملون وشروه بثمن بخس دراهم معدودة وكانوا فيه من الزاهدين ايو نا خوه تي قافلو آيو پوءِ پنهنجي پاڻي ڀريندڙ کي موڪلياؤں جي پنهنجو بوڪ وڌو چياؤں واه واه هي نيگر آهي ۽ کيس هڪ چڱي وٿ سمجهي لڪاياؤں ऐं जेकी कयाऊं थे सो अल्लाह ॼाणंदड़ आहे। ऐं खेसि भाइरनि हल्की क़ीमत सां विकियो जो की थोरा पैसा हुआ ऐं संदसि हक़ में बेज़ारी कंदड़ हुआ। اكرمي مثواه عسى ان ينفعنا او نتخذه ولدا وكذلك كنا ليوسف في الأرض ولنعلمه من تأويل الأحاديث والله غالب على أمره ولكن أكثر الناس لا يعلمون ولما بلغ أشده آتيناه حكما وعلما وكذلك نجزي المحسنين اي مصر وارن ما جي کھیس خرید کيو تے پنهنجي زال زليخا کي چيو تے هن جي چڱي تعظيم کج من اساں کي کو فائدو ڏي या खेसि पुटेलो करे रखूं ऐं अहिड़ी तरह यूसुफ़ खे मिस्र में जाइ ॾिनीसूं ऐं हिन लाइ त खेसि ख़्वाबनि जो ताबीर सेखारियूं ऐं अल्लाह पंहिंजे कम ते ग़ालिब आहे पर घणा माण्हू न ॼाणंदा आहिनि। ऐं जंहिं महिल यूसुफ़ पंहिंजी जवानीअ खे पहुतो ऐं हिकमत ऐं इल्मु ॾिनोसूं ऐं अहिड़ी तरह भलारनि खे बदिलो ॾींदा आहियूं। وراودته التي هو في بيتها عن نفسه نفسه وغلقت الأبواب وقالت هيت لك قال معاذ الله إنه ربي أحسن مثواي إنه لا يفلح الظالمون ولقد همت به وهم بها لولا أن رأى برهان ربه كذلك لنصرف عنه السوء والفحشاء إنه من عبادنا المخلصين اي جنهن زال جي گھر ۾ اهو تنهن سندس نفس کي راڻيو ٿي ۽ دروازا بند ڪيائين ۽ چيائين ته اوريا چيائين ته الله جي پناه گھريم ان منهنجي نپائيندڙ يعني عزيز مون کي چڱي هنڌ رکيو آهي هي ڳالهه سچي آهي ته ظالم کامياب نه ٿيندا ۽ بي شڪ اها ان ڏانهن لڙي ۽ يوسف به ان ڏانهن لڙيو जेकॾहिं पंहिंजे पालणहार जो दलील न ॾिसे हा त जेकी थियणो हो सो थिए हा अहिड़ी तरह इन करे थियो त बुछड़ाई ऐं बेहयाई खां सटारीसूं सच आहे त इहो असां जे ख़ालिस बाननि मां हो قميصه من دبر وألف يا سيدها لدى الباب قالت ما جزاء من أراد بأهلك سوءا إلا أن يسجن أو عذاب أليم قال هي راودتني عن نفسي وشهد شاهد من أهلها إن كان قميصه قد من قبل فصدقت وهو من الكاذبين وإن كان قميصه قد من دبر فكذبت وهو من الصادقين فلما رأى قميصه قد من دبر قال إنه من كيدكن إن كيدكن عظيم يوسف أعرض عن هذا واستغفري لذنبك إنك كنت من الخاطئين اي بيه دروازي داه دوريا اي زال ان يوسف جو پهران پٺي کان پھاڙيو ऐं संदसि मुड़ुस खे दरवाज़े वटि मिलिया ज़लीखा चयो त जेको तुंहिंजे घर वारीअ सां मदाई करण जो इरादो करे तंहिंजी सज़ा क़ैद करण या ॾुखो ईंदड़ अज़ाब खां सवा ॿी का नाहे यूसुफ चयो त हिन मूंखे मुंहिंजे नफ़्स खां राणियो थे ऐं संदसि घर जे भातियुनि मां हिकु शाहिद शाहिदी ॾिनी त जेकॾहिं हिन जो पहिरान अॻु खां फाड़ियो वियो आहे त ज़लीखा सची आहे ऐं उहो कूड़नि मां आहे ऐं जेकॾहिं संदसि पहिरान पुठीअ खां फाड़ियो वियो आहे त ज़लीखा कूड़ी आहे ऐं उहो सचनि मां आहे जंहिं महिल अज़ीज़ पहिरान पुठीअ खां फाटल ॾिठो त चयाईं ऐं ज़ालूं इहो चवण अव्हां जे मकरनि मां आहे छो त अव्हां जो मकर वॾो आहे ऐं यूसुफ इन ॻाल्हि खां मुंहुं मोड़ ऐं आहे ज़लीखा तूं बि पंहिंजी मदाय जी बख़्शिश घुर छो त तूं ई ख़ता वारनि मां आहीं وقال نسوة في المدينة امرأة العزيز تراود فتاها عن نفسه قد شغفها حبا إنا لنراها في ضلال مبين فلما سمعت بمكرهن أرسلت إليهن وأعتدت لهن متكئا وآتت كل واحدة منهن سكينا وقالت اخرج عليهن فلما رأينه أكبرنه وقطعن أيديهن وقلن حاش لله ما هذا بشرا إن هذا إلا ملك كريم قالت فذلكن الذي لمتنني فيه ولقد راودته عن نفسه فاستعصم ولئن لم يفعل ما آمره ليسجنن وليكونن من الصاغرين ऐं शहर में केतिरनि ज़ालनि पचारियो त अज़ीज़ जी ज़ाल पंहिंजे जवान बाने खे संत नफ़्स खां बुछड़े कम लाइ राणींदी आहे। बेशक यूसुफ़ जो प्यार संस दिल में बीही वियो आहे। असीं खेसि पधरी गुमराहीअ में ज़रूर ॾिसंदियूं आहियूं। पोइ जंहिं महिल ज़लीखा संदन गिला करण ॿुधी त उन्हनि ॾांहुं माण्हू मोकिलियाई ऐं उन्हनि लाइ मजलिस तयार कयाई ऐं मंझाउन हर हिक खे काती ॾिनाई ऐं चयाई त यूसुफ़ मथुन निकिर जंहिं दम खेसि ॾिठाऊं त खेसि वधीक सुहिणो ॼाताऊं ऐं पंहिंजा हथ वधियाऊं ऐं चयाऊं त अल्लाह पाक वॾो आहे। इहो नीगर माण्हू नाहे पर हिकु सगोरो मलाइक आहे। ज़लीखा चयो इहो उहो आहे जंहिंजी मोहबत में अवी मूंखे टोकींदियूं हुयो ऐं बेशक संदस नफ़्स खां खेसि राणियुम थे। पोइ पाण बचाई आई ऐं खेसि जेको हुकुम कयां थी सो जेकॾहिं न कंदो त ज़रूर क़ैद कयो वेंदो ऐं ज़रूर बेफ़रमाननि मां थींदो। قال رب السجن احب الي مما يدعونني اليه والا تصرف عني كيدهن اصب اليهن واكن من الجاهلين فاستجاب له ربه فصرف عنه كيدهن إنه هو السميع العليم ثم بدا لهم من بعد ما رأوا الآيات ليسجننه حتى حين यूसुफ चयो ऐं मुंहिंजा पालणहार जंहिं कम ॾांहुं मूंखे सॾीन थियूं तंहिंखां मूंखे क़ैद पसंदि आहे ऐं जेकॾहिं संदन मकर मूंखां न टारींदे त उन्हनि ॾांहुं लड़ंदुसि ऐं जाहिलनि मां थींदुसि। पोइ संदसि पालणहार उन जी दुआ क़बूल कई ऐं खांसि उन्हनि जो मकर टारियाई छो त उहो ॿुधंदड़ ॼाणंदड़ आहे। वरी बि निशानियुनि जे ॾिसण खां पोइ खेन हीअ ॻाल्हि नज़र आई त कुझ वक़्त ताईं खेसि ज़रूर क़ैद में विझनि। وَدَخَلَ مَعَهُ السِّجْنَ فَتَيَانِ قَالَ أَحَدُهُمَا أراني أعصر خمرا وقال الآخر إني أراني أحمل فوق رأسي خبزا تأكل الطير منه نبئنا بتأويله إنا نراك من المحسنين. قال لا يأتيكما طعام ترزقانه إلا نبأتكما بتأويله قبل أن يأتيكما ذلكما مما علمني ربي إني تركت ملة قوم لا يؤمنون بالله وهم بالآخرة هم كافرون واتبعت ملة آبائي إبراهيم وإسحاق ويعقوب ما كان لنا أن نشرك بالله من شيء ذلك من فضل الله علينا وعلى الناس ولكن أكثر الناس لا يشكرون يا صاحبي السجن أأرباب متفرقون خير أم الله الواحد القهار ما تعبدون من دونه إلا أسماء سميتموها أنتم وآباؤكم ما أنزل الله بها من سلطان إن الحكم إلا لله أمر أن لا تعبدوا إلا إياه ذلك الدين القيم ولكن أكثر الناس لا يعلمون يا صاحبي السجن أما أحدكما فيسقي ربه خمرا وأما الآخر فيصلب فتأكل الطير من رأسه قضي الأمر الذي فيه تستفتيان ऐं साणसि ॿ जवान क़ैद में घिरिया उन्हनि मां हिकु चयो त मूं पाण खे निंड में ॾिठो त शराब निपूरियां थो ऐं ॿिए चयो त मूं पाण खे मथे ते मानी खणंदो ऐं मंझांसि पखियुनि खे खाईंदो ॾिठो असांखे हिन जी ताबीर जी ख़बर ॾे बेशक असीं तोखे भलारनि मां ॾिसूं था यूसुफ चयो त जेको ताम अवीं खाईंदा आहियो सो अव्हां वटि ईंदो ई न पर अव्हां वटि उन जे अचण खां अॻे ई संदसि ताबीर आऊं अव्हां खे ॾसींदुसि इहो ताबीर करण इन्हनि ॻाल्हियुनि मां आहे जे मुंहिंजे रब मूं खे सेखारियूं आहिनि बेशक मूं उन क़ौम जी पर फिटी कई आहे जेकी अल्लाह खे न मञींदा आहिनि ऐं उहे आख़िरत जा बि मुनकर आहिनि ऐं पंहिंजे पीउ ॾाॾनि इब्राहिम ऐं इसहाक ऐं याकूब जे दीन जी पैरवी कई अथमि कंहिं शइ खे अल्लाह सां शरीक करण असांखे न जुगाईंदो आहे इहो असां ते ऐं ॿियनि माण्हुनि ते अल्लाह जो फज़ल आहे, पर घणा माण्हू शुकरानू न कंदा आहिनि। ऐं मुंहिंजा साथी क़ैदी, हीअ ॻाल्हि समझंदा आहियो त धारो धार घणा रब चङा आहिनि या अकेलो ग़ालिब अल्लाह चङो आहे? अल्लाह खां सवाइ जिन जी अव्हीं पूजा कंदा आहियो उहे रुगो नाला आहिनि जे अव्हां ऐं अव्हां जे पीउ ॾाॾनि नाला रखिया आहिनि। उन्हनि जे बाबति अल्लाह का सनद नाज़िल न कई आहे। अल्लाह खां सवाइ ॿिए कंहिंजी हुकूमत नाहे। हुकुम कयाई त ख़ासि उन अल्लाह खां सवाइ कंहिंजी इबादत न करियो। उहो दीन क़ाइमु आहे, पर घणा माण्हू न ॼाणंदा आहिनि। ऐं मुंहिंजा क़ैदी साथी, अव्हां मां हिकड़ो पंहिंजे बादशाह खे शराब पीआरींदो ऐं ॿियो सूर्य चाढ़ियो वेंदो ऐं संदसि मथे मां पखी खाईंदा, जंहिं बाबति पुछो था सो कमु पूरो थी वियो। وقال للذي ظن أنه ناج منهما اذكرني عند ربك فأنساه الشيطان ذكر ربه فلبث في السجن بضع سنين ऐं ॿिन्ही मां जंहिं लाइ गुमान हुअसि त नेठि छुटंदो, तंहिंखे चयाई त पंहिंजे बादशाह वटि मूंखे यादि कज। पोइ शैतान संस बादशाह वटि खांसि यादगीरी विसाराए छॾी, तंहिं करे यूसुफ केतिरा ई वरह क़ैद में रहियो। وقال الملك إني أرى سبع بقرات سمان يأكلهن سبع عجاف وسبع سنبلات خضر وأخر يابسات يا أيها الملأ أفتوني في رؤياي إن كنتم بالرؤيا تعبرون قالوا أضغاث أحلام وما نحن بتأويل الأحلام بعالمين ऐं बादशाह चयो त मूं निंड में सत थुलियूं गऊं ॾिठियूं आहिनि, जिन खे सतनि डुबरियुनि खाधो थिए, ऐं पुण सत सावा संग ऐं ॿिया सत सुका ॾिठा अथमि। ऐं सरदारो, जेकॾहिं अव्हीं ख़्वाब जो ताबीर कंदा आहियो त मुंहिंजे ख़्वाब जो मूंखे ताबीर ॿुधायो। चयाऊं इहे परेशान ख़्वाब आहिनि ऐं असीं कूड़नि ख़्वाबनि जो ताबीर न ॼाणंदा आहियूं। وقال الذي نجا منهما وادكر بعد أمة أنا أنبئكم بتأويله فأرسلون يوسف أيها الصديق أفتنا في سبع بقرات سمان يأكلهن سبع عجاف وسبع سنبلات خضر وأخر يابسات لعلي أرجع إلى الناس لعلهم يعلمون قال تزرعون سبع سنين دأبا فما حصدتم فذروه في سنبله إلا قليلا مما تأكلون ثم يأتي من بعد ذلك سبع شداد يأكلن ما قدمتم لهن إلا قليلا مما تحصنون ثم يأتي من بعد ذلك عام فيه يغاث الناس وفيه يعصرون ऐं जेको ॿिन्ही मां छुटो हो ऐं घणी देर खां पोइ यादि आयुसि तंहिं चयो त इन जी ताबीर जी आऊं तोखे ख़बर ॾींदुसि पोइ मूंखे मोकिलियो पोइ बंद खाने ॾांहुं वियो चयाईं ऐं सचा यूसुफ सतन थुलियुनि गऊन बाबति जिन खे सतन डुबरियुनि खाधो ऐं सतन सावन संगन ऐं ॿियनि सतन सुकन बाबति ताबीर ॿुधाए त आऊं माण्हुनि ॾांहुं मोटां त मन उहे ॼाणनि यूसुफ चयो त सत वरह पूरा पोख कंदा रहो पोइ जेको फसल लुणो तंहिं मां जेकी खाओ तंहिंखां सवाइ ॿियो सभु संदन संगन में रखी छॾियो उन्हनि थोरनि खां सवाइ जेकी अव्हां खाओ वरी उन खां पोइ सत साल सख़्तीअ जा ईंदा उन्हनि लाइ जेकी अन अॻे रखी छॾियो हूंदव सो जेकी बचाए रखंदो तंहिं मां थोरे खां सवाइ ॿियो सभु खाई वेंदा वरी उन खां पोइ अहिड़ो वरह ईंदो जंहिं में माण्हुनि ते मींहुं वसायो वेंदो ऐं मंझिस डाख वग़ैरह न पूरींदा فلما جاءه الرسول قال ارجع إلى ربك فاسأله ما بال النسوة التي قطعن أيديهن إن ربي بكيدهن عليم قال ما خطبكن إذ راودتن يوسف عن نفسه قلن حاش لله ما علمنا عليه من سوء قالت امرأة العزيز الآن حصحص الحق أنا راود عن نفسه وإنه لمن الصادقين ऐं बादशाह चयो त यूसुफ खे मूं वटि आणियो जंहिं महल वटि कासिद आयो त उन वक़्तु यूसुफ चयो त पंहिंजे बादशाह ॾांहुं मोट पोइ खांवसि पुछ त उन्हनि ज़ालनि जो कहिड़ो हाल हो जिन पंहिंजा हथ वधिया छो त मुंहिंजो पालणहार संदन मकर खे ॼाणंदड़ आहे बादशाह औरतनि खां पुछो त अव्हां जो छा हाल हो जॾहिं यूसुफ खे संदसि नफ़्स खां राणियो थे चयाऊं त अल्लाह पाक आहे का बुछड़ाई मथिस न जातीसूं अज़ीज़ जी ज़ाल चयो त हाणे हक़ पधरो थियो मूं खेसि संदसि नफ़्स खां राणणु घुरियो हो ऐं उहो बेशक सचन मां आहे ذلك ليعلم أني لم أخنه بالغيب وأن الله لا يهدي كيد الخائنين وما أبرئ نفسي إن النفس لأمارة بالسوء إلا ما رحم ربي إن ربي غفور رحيم यूसुफ चयो त इहो हिन लाइ हो त अज़ीज़ ॼाणे त मूं पर पुठ संदसि ख़यानत न कई हुई ऐं अल्लाह ख़यानत कंदड़नि जो फिरेब पूरो थियण न ॾींदो आहे ऐं आऊं पंहिंजे नफ़्स खे पाक नथो भायां तहक़ीक नफ़्स बुछड़ाई ॾांहुं छिकींदो आहे पर जंहिं ते मुंहिंजो रब रहम करे बेशक मुंहिंजो पालणहार बख़्शणहार महिरबान आहे وقال الملك ائتوني به استخلصه لنفسي فلما كلمه قال إنك اليوم لدينا مكين أمين قال اجعلني على خزائن الأرض إني حفيظ عليم اي بادشاہ چيو ت کھیس موٹ آنيو تاؤں کھیس پان لائے مقرر کریاں پوئے جہ محل سانس گالھا آئیں تہ محل سندس سیانپ سمجھی چیا آئیں تہ توں اج اساں وٹ مرتبے وارو امانت وارو آہیں یوسف چیو تہ موکھے ہن ملک مصر جے خزانن تے مقرر کر تحقیق آؤں نگہبان سبنی کمن جو ودھیک جاندڑ آیاں وكذلك مكنا ليوسف في الأرض يتبوأ منها حيث يشاء نصيب برحمتنا من نشاء ولا نضيع أجر المحسنين ولأجر الآخرة خير للذين آمنوا وكانوا يتقون اي اهڙي طرح يوسف کي ان ملڪ ۾ مرتبي وارو ڪيو سون جتي وڻندو هوس تتي ٽڪندو هو جنهن لاءِ وڻندو اٿن تتي باج پهچائيندا آهيون ۽ نيڪن جو اجر نه وڃائيندا آهيون ऐं जिन ईमान आंदो ऐं परहेज़गारी कंदा रहिया तिन लाइ आख़िरत जो अजुर ज़रूर भलो आहे ولما جهزهم بجهازهم قال ائتوني بأخ لكم من أبيكم ألا ترون أني أوفي الكيل وأنا خير المنزلين فإن لم تأتوني به فلا كيل لكم عندي ولا تقربون قالوا سنراود عنه أباه وإنا لفاعلون وقال لفتيانه اجعلوا بضاعتهم في رحالهم لعلهم يعرفونها إذا انقلبوا إلى أهلهم لعلهم يرجعون اي يوسف جا بھائر آیا پوئے وٹس ویا تا کھین سنیا تائیں اي اوے کھیس نہ سنیانا جڑا ہوا اي جہمال انن لائے سندن سامان تیار کیائیں تہ محل کھین چیائیں تہ پہنجے پیتے بھاو کے موٹ آنیو امی نتھا دے سوچا تہ آؤں پورو ماپ دیاں تھو اے آؤں چنگوں مہمانی کندڑ آیاں پوئے جے کڑے کھیس موٹ نہ آنی دو تہ آؤں لائے موٹ کا ماپ کانے اے نکی موکھے ویجھا تھی جو تہ آؤں سگھو ان بابت کے بہانے ساں سندس پیو کے رانی داسوں ایں ضرور اسیں ایں کرن وارا تھینداسوں ایں یوسف پہنجن مانن کے چیو تے سندن موڑی سندن ملین میں وجھی چھڈیو پوئے جڑے پہنجن گھر وارن دا موٹی ونن تے من انہی کے سنانن من اوہے وری اچن فلما رجعوا إلى أبيهم قالوا يا أبانا قالوا يا أبانا منع منا الكيل فأرسل معنا أخانا نكتل وإنا له لحافظون قال هل آمنكم عليه إلا كما أمنتكم على أخيه من قبل فالله خير حافظا وهو أرحم الراحمين पोइ जंहिं महिल पंहिंजे पीउ वटि कनान में मोटी आया तंहिं महिल चयाऊं त ऐं बाबा अन्न ॾियण असां खां रोकियो वियो आहे तंहिं करे असां मां असांजे भाउ बुनियामीन खे मोकल त अन्न वठूं ऐं असीं संदसि ज़रूर निगहबान आहियूं याकूब खेन चयो त हिन जे निस्बत अव्हां ते अहिड़ो ई एतबार करियां थो जहिड़ो अॻु संदसि भाउ जे बनिस्बत अव्हां ते एतबार कयो हुउमि पोइ अल्लाह चङो निगहबान आहे ऐं उहो बाज़ारनि खां वॾो बाज़ारो आहे وَلَمَّا فَتَحُوا مَتَاعَهُمْ وَجَدُوا بِضَاعَتَهُمْ رُدَّتْ إِلَيْهِمْ قَالُوا يَا أَبَانَا مَا نَبْغِي هذه بضاعتنا ردت إلينا ونمير أهلنا ونحفظ أخانا ونزداد كيل بعير ذلك كيل يسير قال لن أرسله معكم حتى تُونِ مَوْثِقًا مِنَ اللَّهِ لَتَأْتُنَّنِي بِهِ إِلَّا أَنْ يُحَاطَ بِكُمْ فَلَمَّا آتَوْهُ مَوْثِقَهُمْ قَالَ اللَّهُ عَلَى مَا نَقُولُ وَكِيلٌ وَقَالَ يَا بَنِيَّ لَا تَدْخُلُوا مِنْ بَابٍ وَاحِدٍ وَادْخُلُوا مِنْ أَبْوَابٍ مُتَفَرِّقَةٍ وما أغني عنكم من الله من شيء إن الحكم إلا لله عليه توكلت وعليه فليتوكل المتوكلون ولما دخلوا من حيث أمرهم أبوهم ما كان يغني عنهم من الله من شيء إلا حاجة في نفس يعقوب قضاها وإنه لذو علم لما علمناه ولكن أكثر الناس لا يعلمون پوءِ جنهن مهل پنهنجو سامان کھولياؤں تا ان وقت پنهنجي موڙي پاڻ وٽ موٽايل ڏٺاؤں چياؤں تا اي اسان جا بابا ٻيو اسان کي ڇا گھرجي जो ही असांजी मूरी असां ॾांहुं वरी मोटायल आहे त मोटी वञू ऐं पंहिंजनि घर वारनि लाइ अन आणियूं ऐं पंहिंजे भाउ जी निगहबानी कंदासूं ऐं हिकु उठ जो बार वधीक बि वठंदासूं इहो जेकी अन आंदो अथऊं सो वज़न थोरो आहे याकूब खेन चयो त आऊं अव्हां सां उन खे एसी कॾहिं न मोकिलींदुसि जेसी मूं वटि अंजाम करे अल्लाह जो सोह न खणंदो त अवीं कंहिं ओखाई पवण खां सवाइ उन खे मूं वटि ज़रूर आणींदो पोइ जंहिं महल खेस पंहिंजो पको अंजाम ॾिनऊं त याकूब चयो त जेकी असीं चऊं था तंहिं ते अल्लाह निगहबान आहे। ऐं चयाई त ऐ पुटो अवीं हिक दरवाज़े खां न घिरजो ऐं अलॻि अलॻि दरवाज़नि मां घिरजो ऐं आऊं अव्हां खां अल्लाह जे तकदीर मां का बि शइ टारे नथो सघां। अल्लाह खां सवाइ ॿिए कंहिंजो हुकुम न आहे। मथस भरवसो कयम ऐं सभु कंहिं भरवसे कंदड़ खे मथस भरवसो करणु घुर्जे। ऐं जहिड़ी तरह संदन पीउ खेन हुकुम फरमायो हो तहिड़ी तरह जंहिं महिल मिस्र जे दरवाज़नि खां घिड़िया तंहिं महिल जेका सख़्ती पहुचीन हा त संदन पीउ अल्लाह जी तकदीर मां खाउन कुझु बि टारे न थे सघियो। इहो हुकुम करण याकूब जे दिल में रुगो हिकु ख़्यालु हो जो उन खे पूरो कयाई ऐं जेकी खेसि सेखारियो होसूं तंहिं सबबा उहो इल्म वारो हो पर घणा माण्हू न ॼाणंदा आहिनि। ولما دخلوا على يوسف آوى إليه أخاه قال إني أنا أخوك فلا تبتئس بما كانوا يعملون فلما جهزهم بجهازهم جعل السقاية في رحل أخيه ثم أذن مؤذن أيتها العير إنكم لسارقون قالوا وأقبلوا عليهم ماذا تفقدون قالوا نفقد صواع الملك ولمن جاء به حمل بعير وأنا به زعيم قالوا تالله لقد علمتم ما جئنا لنفسد في الأرض وما كنا سارقين قالوا فما جزاؤه إن كنتم كاذبين قالوا جزاؤه من وجد في رحله فهو جزاؤه كذلك نجزي الظالمين فبدأ بأوعيتهم قبل وعاء أخيه ثم استخرجها من وعاء أخيه كذلك كدنا ليوسف ما كان ليأخذ أخاه في دين الملك إلا أن يشاء الله نرفع درجات من نشاء وفوق كل ذي علم عليم ऐं जंहिं महिल यूसुफ वटि विया तंहिं महिल उन पंहिंजे सॻे भाउ खे पाण वटि जाइ ॾिनी चयाई त सचपच आऊं तुंहिंजो भाउ आहियां तंहिं करे जेकी कयो अथनि तंहिं ते ॾुख न कर। पोइ जंहिं महिल उन्हनि लाइ संदुन सामान संभरायाई तंहिं महिल पंहिंजे सॻे भाउ जे मॾीअ में प्यालो लिकायाई वरी आवाज़ कंदड़ आवाज़ कयो त ऐ काफ़िले वारो अवीं ज़रूर चोर आहियो। काफ़िले वारनि ॿुधी उन्हनि ॾांहुं मुंहुं करे चयो त छा विञायो अथव। चयाऊं त बादशाह जो प्यालो विञायो अथऊं जंहिं उहो लही आंदो तंहिं लाइ उठ जो बार इनाम आहे ऐं आऊं इन इनाम जो ज़िमेवार आहियां। चयाऊं त अल्लाह जो कसम आहे त अव्हां खे ख़बर हूंदी त असीं हिन लाइ न आया आहियूं त मुल्क में डिफेड़ो विझूं ऐं न कि असीं चोर आहियूं। वरी नौकरनि चयो त जेकॾहिं कूड़ा हुजो त उन चोर खे सज़ा कहिड़ी आहे। चयाऊं त उन जी सज़ा ही आहे त जंहिंजे मदीअ मां उहो लधो सो पाण उन जो बदिलो आहे। अहिड़ी तरह असीं ज़ालिमनि खे सज़ा ॾींदा आहियूं। पोइ यूसुफ़ पंहिंजे भाउ जी ॿोरी ॻोल्हण खां अॻु उन्हनि ॿियनि जूं ॿोरियूं ॻोल्हण शुरू कयूं। वरी उहो प्यालो पंहिंजे भाउ जी ॿोरीअ मां कढियाई। अहिड़ी तरह यूसुफ खे तजवीज़ सेखारीसूं जो बादशाह जे कानून मूजिब पंहिंजे भाउ खे अल्लाह जी घुर खां सवाइ वठी न थे सघियो। जंहिंखे घुरंदा आहियूं तंहिंखे दर्जन में मथाऊं कंदा आहियूं ऐं हर कंहिं सियाणे जे मथां सियाणो आहे। يَسْرِقُ فَقَدْ سَرَقَ أَخٌ لَهُ مِنْ قَبْلُ فَأَسَرَّهَا يُوسُفُ فِي نَفْسِهِ وَلَمْ يُبْدِهَا لَهُمْ قَالَ أَنْتُمْ شَرٌّ مَكَانًا وَاللَّهُ أَعْلَمُ بِمَا تَصِفُونَ قالوا يا أيها العزيز إن له أبا شيخا كبيرا فخذ أحدنا مكانه إنا نراك من المحسنين قال معاذ الله أن نأخذ إلا من وجدنا متاعنا عنده إنا إذا لظالمون سياؤں تا جے کڑے ہن چوری کئی آہے تا اگ سنت سبھاو بے شک چوری کئی ہوئی पोइ इन ॻाल्हि खे यूसुफ पंहिंजे दिलि में लिकायो ऐं खेनि उहा पधरी न कयाई। दिलि में चयाई त अव्हीं बुछड़े मान वारा आहियो ऐं जेकी बयान करियो था सो अल्लाह चङो ॼाणंदड़ आहे। चयाऊं त ए अज़ीज़ हिन जो पीउ पोढ़ो वॾी जमार वारो आहे, इन करे असां मां हिकड़ो संदसि बदिरां वठ, असीं तोखे नेकल मां ॾिसूं था। चयाई अल्लाह पनाह में रखे जो जंहिं वटि पंहिंजो सामान लधोसूं तंहिंखां सवाइ बिए कंहिंखे पकड़ियूं, जेकॾहिं वठूं त उन महल असीं ज़ालिम आहियूं। قال كبيرهم ألم تعلموا أن أباكم قد أخذ عليكم موثقا من الله ومن قبل ما فرطتم في يوسف فلن أبرح الأرض حتى يأذن لي أبي أو يحكم الله لي وهو خير الحاكمين ارجعوا إلى أبيكم فقولوا يا أبانا إن ابنك سرق وما شهدنا إلا بما علمنا وما كنا للغيب حافظين واسأل القرية التي كنا فيها والعير التي أقبلنا فيها وإنا لصادقون. جہ محلہ کھاؤس نا امید تھیا تہ محلہ نوے کلا تھی سلا کندر تھیا سندن وڈے بھاو چیو تہ نہ جاندا آہو چھا تہ اوہاں جے پیو اوہاں کھاں اللہ جو پکو انجام قسم تے قسم ورتو آہی این اگا اوہاں یوسف جی نسبت میں کچھ نہ گھٹایو ہو تہ کرے جیسی مہ جو پیو موکھے موکل نہ دیندو یا اللہ موں لائے حکم نہ کندو تیسی آؤں ہن ملک ماں کدے نہ نکرندس وہ چنگ حکم دین وارو آہے امی پینجے پی وٹ موٹی ونجو پوئے چاو تائے بابا تہجے پٹ چوری کئی جے کو جاتو سوں ان کھا سوائے بی گال جی شاہدی نہ دنی سوں گجھ جی خبر نہ جاندہ ہوا سوں جے گوٹھ میں ہوا سوں ان کھا جے قافلے میں آیا سوں تے کھاں پچھا کر اسیں ضرور سچا آئیوں. قال بل سولت لکم انفسکم امرا فصبر جمیل عسى اللہ ان یأتینی بهم جمیعا انه هو العليم الحكيم. وتولى عنهم وقال يا اسفا على يوسف وابيضت عيناه من الحزن فهو كظيم. قالوا تالله تفتأ تذكر يوسف حتى تكون حرضا أو تكون من الهالكين. قال إنما أشكو بثي وحزني إلى الله وأعلم من الله ما لا تعلمون. يا بني اذهبوا فتحسسوا من يوسف وأخيه ولا تيأسوا من روح الله إنه لا ييأس من روح الله إلا القوم الكافرون. يعقوب تيوتن بلکہ اوہاں جے نفس اوہاں لائے کا گال ٹھائی آہے تہ کرے چنگو صبر کرن مہجو کم آہے امید آہے تا اللہ انن سبنی کے موٹ آنی دو چھو تا اوہو جان در حکمت وارو آہے این کھاؤن مہ موڑیائیں این چیائیں موکے یوسف لائے افسوس آہے این سندس بئی اکھیوں لکھ کھاں اچھوں تھیوں پوئے اوہو لکھ بھریل ہو این سندس گھرانے وارن چیو اللہ جو قسم آہے تا تُو سدائیں یوسف کے ساری دعائیں جیسی بیمار تھیں یا مری بنے چیائیں تا آؤں پہنجو لکھ این بے قراری اللہ جی دربار میں بیان کندو آیاں این اللہ جی طرف کھاں اوہ جاندو آیاں جو امین نہ جاندہ آئیو این مہجا فرزندو ونو این یوسف این سندس بھاو جی گولا کریو این اللہ جی رحمت کھاں نا امید نہ تھیو چھو تا اللہ جی باج کھاں کافرن جی قوم کھاں سوائے بیو کوب نا امید نہ تھین دو آہی. فلما دخلوا علیہ قالوا یا ایوہ العزیز مسنا و اہلنا الضر و جئنا ببضاعة مزجات فأوفِ لنا الكيل وتصدق علينا إن الله يجزي المتصدقين. قال هل علمتم ما فعلتم بيوسف وأخيه إذ أنتم جاهلون قالوا أئنك لأنت يوسف قال أنا يوسف وهذا أخي قد من الله علينا إنه من يتق ويصبر فإن الله لا يضيع أجر المحسنين قالوا تالله لقد آثرك الله علينا وإن كنا لخاطئين قال لا تثريب عليكم اليوم يغفر الله لكم وهو أرحم الراحمين اذهبوا بقميصي هذا فألقوه على وجه أبي يأت بصيرا وأتوني بأهلكم أجمعين پوئے جہ مال یوسف وٹ آیا تہ مال چیاؤں تا اے عزیز اساں کے اے اساں جے گھر وارن کے دکھ پہتو آہے اے نکمو سامان کھنی آیا ہوں पोइ असांखे पूरी माप ॾे ऐं असांखे कुझु ख़ैरात बि ॾे छो त अल्लाह ख़ैरात कंदड़नि खे चङो बदिलो ॾींदो आहे यूसुफ खेन चयो त जॾहिं अव्हीं बेसमझ हुयो त जेकी अव्हां यूसुफ ऐं संतस भाउ सां कयो हो सो ॼातो अथव चयाऊं त तूं ई पक यूसुफ आहीं छा चयाई हाउ आऊं यूसुफ आहियां ऐं हीउ मुंहिंजो भाउ आहे बेशक अल्लाह असां ते अहसान कयो आहे जेको परहेज़गारी कंदो ऐं सब्र कंदो त अल्लाह भलारनि जो अजुर न विञाईंदो आहे चयाऊं त अल्लाह जो कसम आहे त बेशक अल्लाह तोखे असां खां भलो कयो आहे ऐं बेशक असीं ख़ता कंदड़ हुआसूं यूसुफ चयो अॼु अव्हां ते का मयार न आहे अल्लाह अव्हां खे बख़्शींदो ऐं उहो सभिनी बाज़ारनि खां बिल्कुलु बाज़ारो आहे ही मुंहिंजो पहराण नियो पोइ उहो मुंहिंजे पीउ जे मुंहं ते घुमायो त ॾिसंदड़ थींदो ऐं मिड़ेई पंहिंजे घर जा आदमी मूं वटि आणियो ولما فصلت العير قال أبوهم إني لأجد ريح يوسف لولا أن تفندون قالوا تالله إنك لفي ضلالك القديم ऐं जंहिं महल काफ़िलो मिस्र मां निकितो त संदन पीउ चयो त जेकॾहिं अव्हीं मूंखे भोरड़ो न ॼाणो त मूंखे यूसुफ जी बू अचे थी चयाऊं त अल्लाह जो कसम त तूं अॻे ई वेसारे में आहीं البشير ألقاه على وجهه فارتد بصيرا قال ألم أقل لكم إني أعلم من الله ما لا تعلمون قالوا يا أبانا استغفر لنا ذنوبنا إنا كنا خاطئين قال سوف أستغفر لكم ربي إنه هو الغفور الرحيم جهمال خوشخبری ڏيندڙ آيو ته سندس مونهن تي اهو پهران گھمايائون त मोटी ॾिसंदड़ थियो चयाई तव्हां खे न चयो हुउमि छा त आऊं अल्लाह जे पार खां उहो ॼाणंदो आहियां जो अव्हीं न ॼाणंदा आहियो। चयाऊं त ऐं असांजा बाबा, असां लाइ असां जे गुनाहनि जी बख़्शिश घुर, असीं बेशक गुनहगार आहियूं। याकूब चयो त आऊं सिघो अव्हां लाइ पंहिंजे पालणहार खां बख़्शिश घुरंदुसि, छो त उहो ई बख़्शणहार महिरबान आहे। فلما دخلوا على يوسف آوى إليه أبويه وقال ادخلوا مصر إن شاء الله آمنين ورفع أبويه على العرش وخروا له سجدا وقال يا أبت هذا تأويل رؤياي من قبل قد جعلها ربي حقا وقد أحسن بي إذ أخرجني من السجن وجاء بكم من البدو من بعد أن نزغ الشيطان من بعد أن نزغ الشيطان بيني وبين إخوتي إن ربي لطيف لما يشاء إنه هو العليم الحكيم رب قد آتيتني من الملك وعلمتني من تأويل الأحاديث فاطر السماوات والأرض أنت وليي في الدنيا والآخرة توفني مسلما وألحقني بالصالحين जंहिं महिल यूसुफ वटि पहुता त उन वक़्तु पंहिंजे माउ पीउ खे पाण वटि जाइ ॾिनाई ऐं चयाई जेकॾहिं अल्लाह घुरियो त मिस्र में बेभवा थी घिड़ो ऐं पंहिंजे माउ पीउ खे तख़्त ते विहारियाई ऐं उहे ॾांहुं सजदो कंदे किरिया ऐं यूसुफ चयो त ऐं मुंहिंजा बाबा ही मुंहिंजे अॻियां ख़्वाब जो ताबीर आहे, बेशक मुंहिंजे पालणहार उन खे सचो कयो ऐं अल्लाह मूं सां तॾहिं बेशक अहसान कयो जॾहिं मूंखे क़ैद मां ॿाहिरि कढियाई ऐं मुंहिंजे भाइरनि जे विच में शैतान जहिड़ो विधो, तंहिंखां पोइ अव्हां खे बहराड़ीअ खां शहर में आंदाई, छो त मुंहिंजो पालणहार जंहिं लाइ वणेसि तंहिं ते अहसान कंदड़ आहे, सच आहे त उहो ॼाणंदड़ हिकमत वारो आहे। यूसुफ चयो त मुंहिंजा पालणहार, बेशक मूंखे बादशाही ॾिनी अथई ऐं मूंखे ख़्वाबनि जो ताबीर सेखारियो अथई ऐं आसमाननि ऐं ज़मीन जा बणाईंदड़, तूं दुनिया ऐं आख़िरत में मुंहिंजो वारिस आहीं, मूंखे मुसलमान करे मार ऐं मूंखे सालिहनि सां शामिल कर। ذلك من أنباء الغيب نوحيه إليك وما كنت لديهم إذ أجمعوا أمرهم وهم يمكرون وما أكثر الناس ولو حرصت بمؤمنين وما تسألهم عليه من أجر إن هو إلا ذكر للعالمين أي پیغمبر صلى الله عليه وسلم يو قصو گجن خبرن ما آهي جو تو ناہ وحی کریوں تھا انہن جڑے فریب کندڑ تھی पंहिंजे कम जो पको इरादो कयाऊं तॾहिं तूं वटन कोन हुए ऐं ऐ पैगंबर सल्लल्लाहु अलैहि वसल्लम जे तोणेक हिरस करी त बि घणा माण्हू ईमान आणींदड़ नाहिनि। ऐं तूं न क़ुरान जे पहुचाइण ते खाउनि को उजूरो न घुरंदो आहीं। उहो क़ुरान जहाननि जी नसीहत खां सवाइ ॿियो की न आहे। السماوات والأرض يمرون عليها وهم عنها معرضون وما يؤمن أكثرهم بالله إلا وهم مشركون أفأمنوا أن تأتيهم غاشية من عذاب الله أو تأتيهم الساعة بغتة وهم لا يشعرون قل هذه سبيلي أدعو إلى الله على بصيرة أنا ومن اتبعني وسبحان الله وما أنا من المشركين أي كيتريون اي نشانيون آسمانا اي زمين میں آهن جنتا لنگھندا آهن اي اوهي ڈسی کرے انہن تے دھیان دین کھا منہ موڑیندا آهن ऐं मंझाउनि घणा अल्लाह ते ईमान न आणींदा आहिनि पर उहे अल्लाह सां शरीक बणाईंदड़ आहिनि। उहे अल्लाह जे अज़ाब मां पाण वटि छिप अचण खां या क़यामत जे ओच ते अचण खां बेभवा थिया आहिनि छा जो उहे न ॼाणंदा हुजनि। ऐं पैगम्बर सलाह चओ त ही मुंहिंजी वात आहे, पधरी हुजत सां अल्लाह ॾांहुं सॼां थो आऊं ऐं मुंहिंजा ताबेदार बि सॾींदा आहिनि ऐं अल्लाह पाक आहे ऐं मां मुशरकनि मां न आहियां। وَمَا أَرْسَلْنَا مِن قَبْلِكَ إِلَّا رِجَالًا نُوحِي إِلَيْهِم مِّنْ أَهْلِ الْقُرَى أَفَلَمْ يَسِيرُوا فِي الْأَرْضِ فَيَنْظُرُوا كَيْفَ كَانَ عَاقِبَةُ الَّذِينَ مِنْ قَبْلِهِمْ وَلَدَارُ الْآخِرَةِ خَيْرٌ لِلَّذِينَ اتَّقَوْا أَفَلَا تَعْقِلُونَ حَتَّى إِذَا استيأس الرسل وظنوا أنهم قد كذبوا جاءهم نصرنا فنجي من نشاء ولا يرد بأسنا عن القوم المجرمين أي پیغمبر सलाह असां तोखां अॻु शहर वारनि मां मर्दनि खां सवाइ ॿियो कोन मोकिलियोसूं जिन ॾांहुं वही कयोसूं। पोइ छो न ज़मीन में घुमी ॾिसंदा आहिनि त जेकी खाउनि अॻु हुआ तिन जी पछाड़ी कहिड़ी तरह थी। ऐं आख़िरत जो घर उन्हनि लाइ भलो आहे जेकी डिॼंदा आहिनि, पोइ छो न ॼाणंदा आहियो। एसिताईं धर ॾिनीसूं जेसि ताईं पैगम्बर मदद पहुचण खां ना उमीद थियण लॻा ऐं संदन क़ौम भायो त उन्हनि सां कूड़ो अंजाम कयो वियो आहे, वटन असांजी मदद पहुती पोइ जंहिंखे घुरियोसूं तंहिंखे छोटकारो ॾिनो वियो ऐं गुनहगार क़ौम खां असांजो अज़ाब न टारियो वेंदो आहे। لقد كان في قصصهم عبرة لأولي الألباب ما كان حديثا يفترى ولكن تصديق الذي بين يديه وتفصيل كل شيء وهدى ورحمة لقوم يؤمنون بے شک دھیان وارن لائے انہن پیغمبرن جے قصن میں عبرت آہے ہی قرآن بناوتی آکھانی ناہے پر جے کی کتاب کھاؤس اگاہن تن کے سچو کندڑ آہے ایں سب کہیں شے لائے نکھیڑ آہے ایں ایمان واری قوم لائے ہدایت آئیں رحمت آہے